سوال ہے کہ جہر اور رفع دونوں کا ترجمہ بلند کیا ہے، ان دونوں میں کوئی فرق ہے؟ جہر آواز کے بلند کرنے کو کہتے ہیں اور رفع کسی بھی چیز کو اونچا کرنا، اسی لیے نمازوں کے لیے آپ نے سنا ہوگا جہری نماز اور سری نماز. جب بھی ہم کوئی نئی چیز پڑھتے ہیں تو ہمیں ہمیشہ یہ احساس ہوتا ہے کہ ہم پچھلی زندگی میں کچھ غلط کر چکے ہیں، درست نہ تھا. تو مختلف لوگوں نے اس پر لکھا ہے، اور جیسے نبی صلی اللہ علیہ وسلم کے مقام کو بھی ہم عام طور پر صحیح طور پر پہچانتے نہیں تو پھر ان کا صحیح حق ادا نہیں کرتے، اور کچھ نہ کچھ زبان سے جانے انجانے میں ایسی باتیں نکل جاتی ہیں جو آپ کی ذات یا شخصیت یا احادیث کے مطابق نہ ہوں یا ان کے مقام اور مرتبے سے کم تر ہوں، جو نہیں کرنی چاہیے، تو پھر انسان ریگریٹ کرتا ہے. تو اس پر پھر کیا ہو؟ کسی نے لکھا ہے کہ اگر پچھلی زندگی میں ایسی بات ہو چکی ہو اور پتہ ہی نہ ہو تو اس کے لیے کیا کیا جائے؟ تو توبہ استغفار کافی ہے، اور آئندہ کے لیے اور زیادہ دل کی گہرائیوں سے انسان ان تمام چیزوں کی عزت اور احترام کرنا شروع کر دے جو اللہ کے رسول صلی اللہ علیہ وسلم کی ذات سے متعلق ہے، خاص طور پر اور عام طور پر سارے دین سے متعلق ہے. کیونکہ ان الحسنات یذہبن السیئات، نیکیاں جو ہیں، اچھائیاں جو ہیں، وہ برائیوں کو لے جاتی ہیں. کسی نے لکھا ہے کہ اگر کوئی آپ کا استاد بھی ہو لیکن ساتھ ہی وہ آپ کا دوست بھی ہو، کلاس فیلو بھی ہو، تو پھر ادب کا کیا تقاضا ہے کہ ہم اس کے ساتھ کس طرح پیش آئیں اور وہ ہمارے ساتھ کس طرح پیش آئیں؟ برائے مہربانی اس سلسلے میں رہنمائی کر دیں. اب دیکھیے کہ کچھ چیزیں ہوتی ہیں انسان اپنے خیالات اور اپنی عقل اور اپنی سمجھ کے مطابق طریقے اختیار کرتا ہے، لیکن ہمیں ہر چیز میں پھر پلٹنا ہے اپنی اصل کی طرف، اس صاف چشمے کی طرف، اور وہ ہے قرآن و سنت کا. ہمیں یہ دیکھنا ہے کہ نبی صلی اللہ علیہ وسلم کے ساتھی جو آپ کے دوست بھی تھے، اور وہ ساتھی جن کے بارے میں آپ سورۃ الفتح کے آخر میں پڑھ چکے ہیں، اور ان میں خاص طور پر حضرت ابوبکر رضی اللہ تعالیٰ عنہ، جن کے بارے میں قرآن بھی کہتا ہے کہ ثانی اثنینی اذھما فی الغار، اور سب سے پہلے ایمان لانے والے اور ہمیشہ سے دوست، یعنی اسلام لانے سے پہلے، نبوت سے پہلے بھی وہ آپ کے دوست تھے. یہ بہت پرانی دوستی تھی اور ہمیشہ باقی رہی، آخر تک باقی رہی، اور مرنے کے بعد بھی آپ دیکھیے کہ ان کو آپ صلی اللہ علیہ وسلم کے ساتھ زمین نصیب ہوئی، قبر نصیب ہوئی. تو ان کا آپ کے ساتھ کیا معاملہ تھا؟ کبھی غور کیا آپ نے اس اینگل سے؟ اور پڑھا بھی ہوگا یقیناً، وقتاً فوقتاً ذکر آتا رہا ہے کہ حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ، جو آپ صلی اللہ علیہ وسلم کے دوست بھی تھے، مددگار بھی تھے، اور ظاہر ہے آپ کے شاگرد بھی تھے، جو کچھ آپ نے تعلیم دی وہ سب سیکھنے والے بھی تھے، تو کیا کہیں ہمیں نظر آتا ہے کہ انہوں نے دوستی کے رشتے میں آ کر باقی ادب احترام کے اور دوسرے تقاضے جو ہیں ان کو پامال کیا ہو؟ نہیں. ہم دوستی کا مطلب یہ کیوں لیتے ہیں کہ ضروری ہم اپنی حدود پار کر جائیں؟ تو جب تک ہمارا ان معاملات میں اعتدال نہیں ہوگا ہم مشکلات کا شکار رہیں گے. ایک اس میں سوال لکھا ہے کہ جب ہم اپنے سے بڑے کا نام لیتے ہیں تو ساتھ انکل آنٹی لگا لیتے ہیں، تو یہ درست ہے یا صرف آنٹی یا انکل کہنا چاہیے؟ یعنی نام لے سکتے ہیں، نام تو پہچان کے لیے، اگر اس کے ساتھ آپ ٹائٹل لگا رہے ہیں کوئی بھی، ہر کلچر اپنے اعتبار سے، تو اس میں حرج نہیں ہے. حضرت محمد مصطفیٰ میں لفظ محمد آتا ہے جبکہ اللہ نے نام لینے سے منع کیا. یہ کہاں لکھا ہے اللہ تعالیٰ نے نام لینے سے منع کیا ہے؟ یعنی اس طرح پکارنے سے منع کیا ہے جس طرح ایک دوسرے کو پکارا جاتا ہے. یہ نہیں کہا کہ لفظ محمد آپ بول ہی نہیں سکتے، ٹھیک ہے، صلی اللہ علیہ وسلم. بنیادی طور پر وہ جو آیت ہے نا، اگر آپ اس کو 10 دفعہ صرف آیت کو پڑھیں، کیونکہ میں اس کو سمجھنے کے لیے، اپنے دل میں بٹھانے کے لیے بار بار پڑھ رہی تھی. کیا مطلب ہے اس آیت کا؟ لا ترفعوا اصواتکم فوق صوت النبی. پھر میں اس کو امیجن کرتی، لا ترفعوا اصواتکم فوق صوت النبی، لا ترفعوا اصواتکم فوق صوت النبی. کیا مطلب ہے؟ آپ کی آواز سے اپنی آواز بلند نہیں کرنی، آپ کی بات سے اپنی بات اوپر نہیں کرنی، آپ کے قول، آپ کے عمل سے آگے اپنی رائے یا کسی اور انسان کی رائے کو نہیں کرنا، ٹھیک ہے نا. اور دوسرا حصہ کیا تھا؟ ولا تجہروا له بالقول. اب میں اس کو دوبارہ ریپیٹ کروں گی، پھر اس کو امیجن کریں کیا مطلب سمجھا آپ نے. بعض اوقات آپ لفظی ترجمہ تو یاد کر لیتے ہیں لیکن اس ترجمے کو اپنے دل میں بٹھاتے نہیں ہیں کہ آپ اس کی سینس خود لے سکیں. اب میں بولوں گی، دیکھیے آپ کے ذہن میں کیا آ رہا ہے، کیا وہی جو بعد میں میں ایکسپلین کروں گی؟ ولا تجہروا له بالقول، ولا تجہروا له بالقول، ولا تجہروا له بالقول كجہر بعضكم لبعض. کجہر بعدکم لبعد، کجہر بعدکم لبعد، جس طرح تم آپس میں ایک دوسرے کو پکارتے ہو یا ایک دوسرے کو آوازیں دیتے ہو یا ایک دوسرے کے ساتھ بلند آواز میں بات کرتے ہو، آپ صلی اللہ علیہ وسلم سے اس طرح بات نہیں کر سکتے، آپ کو اس طرح نہیں پکار سکتے. تو دو چیزیں ہو گئی نا، ایک تو یہ کہ آپ کی مجلس میں، آپ کے سامنے آپ کی آواز سے اونچی آواز نہیں ہونی چاہیے، آپ کی بات کے مقابلے میں کوئی اور بات اختیار نہیں کرنی چاہیے جو اس کے خلاف جا رہی ہو، یا کسی اور کی بات کو، خواہ وہ کوئی بھی ہو، کوئی علامہ، شاعر، فلسفی، بزرگ، عالم، کوئی بھی ہو، کسی کے قول، کسی کی بات کو آپ کی بات سے اوپر نہیں کرنا. جب آپ کی بات آ جائے سب کی بات ہٹا دی جائے، سب کی بات پیچھے کر دی جائے کہ آپ کی بات آ گئی. ٹھیک ہے؟ لا ترفعوا اصواتکم، اصوات صوت ہے نا، صوت کا کیا معنی ہوتا ہے؟ آواز. آواز کس کے لیے ہوتی؟ بات کے لیے. تو ایک تو مجرد وائس کے معنی میں، اور دوسرا یہ کہ وہ وائس جن الفاظ پر مشتمل ہے ان الفاظ کو بھی آپ کے الفاظ کے مقابلے میں اہمیت نہیں دینی، امپورٹنس نہیں دینی. سب سے زیادہ آپ کی بات کی امپورٹنس ہے. یعنی عام طور پہ آپ دیکھیں نا، جب کوئی بات کرتا ہے اور دوسرا اس سے اونچی بات کرتا ہے، اونچے والیوم میں، تو اس کا کیا مطلب ہوتا ہے؟ کہ وہ اپنی بات منوانا چاہ رہا ہے. تو ہمیں آپ کی بات سے بڑی بات کسی کی بھی نہیں سمجھنی، یعنی کسی کی بات کو آپ کی بات سے بڑا نہیں سمجھنا، اہم نہیں سمجھنا، امپورٹنٹ نہیں سمجھنا، اس کو ویسی اہمیت نہیں دینی جس طرح کی آپ کی بات کی اہمیت ہوگی. ٹھیک ہے؟ اور پھر جس طرح آپس میں ہم ایک دوسرے سے باتیں کرتے ہیں، فرینکلی آپ سے نہیں اس طرح مخاطب ہونا، آپ سے بات کرتے وقت بھی، یعنی ایک یہ ہے نمبر ون میں آپ کے سامنے بات کرتے وقت اونچا نہیں بولنا، دوسرا یہ کہ آپ سے بات کرتے وقت. اب دو لفظ اگر آپ لکھ لیں تو بھی بات سمجھ میں زیادہ آ جائے گی، آپ کے سامنے اور آپ کے ساتھ. آپ کے سامنے سے مراد یہ کہ دو لوگ آپس میں باتیں کریں، اور آپ کے ساتھ سے مراد یہ کہ آپ سے بات کرتے وقت اونچی اونچی بولیں، جس طرح عام انسانوں کے ساتھ بولا جاتا ہے، ان کا نام لے کے پکارا جاتا ہے. اس سینس میں نے بات کی تھی کہ جس طرح ہم عام انسانوں کا نام لے کے بائی نیم پکارتے ہیں، اس طرح ہم اللہ کے رسول صلی اللہ علیہ وسلم کو بائی نیم نہیں پکارے، یہ ان کے احترام اور مرتبے کے خلاف ہے. جس طرح آپ اپنے والد کو بائی نیم نہیں پکارتے، اپنی ماں کو بائی نیم نہیں پکارتے، اپنے استاد کو بائی نیم نہیں پکارتے یا نہیں پکارنا چاہیے، اسی طرح اللہ کے رسول صلی اللہ علیہ وسلم کا مقام اور مرتبہ تو ان سب بڑوں سے بڑا ہے، تو آپ کو بھی آپ کا نام لے کے بائی نیم نہیں پکارنا چاہیے. ٹھیک ہے؟ کیا اگر استاد عمر میں چھوٹا ہو تو یعنی عمر سے بڑے شاگردوں کا نام لے سکتا ہے، نام سے بلایا جا سکتا ہے، یعنی استاد نام لے؟ جی ہاں لے سکتا ہے، یعنی لیکن یہ کہ ٹون سے فرق ہوگا، کیونکہ علم کی مجلس میں پھر وہ خطابات کا سلسلہ شروع ہو جائے گا. ٹھیک ہے؟ اسی طرح اگر استاد چھوٹا ہے تو شاگرد بڑا ہے عمر میں، تو کیا اسے نام لینا چاہیے؟ نہیں، اس کو نام نہیں لینا چاہیے، کیونکہ یہاں عمر کی بات نہیں، اب مرتبے کی بات آ گئی. آپ لفظ استاذہ بول دیا کریں. ٹھیک ہے؟ استاذہ، اسے استاذ ہوتا ہے نا، استاذہ کہہ دیا کریں. اسلامک کلچر تو یہی ہے، یہ جو دوسرے ہیں، یہ کلچر جو ہم نے اپنا لیے ہیں وہ درست نہیں ہے. جو نام لوگ میرے لیے لیتے ہیں مجھے خود بھی قطن پسند نہیں، لیکن یہ کہ اب کسی کو روک نہیں سکتے، یہ مت کہو مجھے، یہ مت کہو، یہ مت کہو، یہ ہو نہیں سکتا نا. اور اپنے لیے ٹائٹل گھڑ کے دوسروں کو کہنا کہ آپ مجھے اس سے بلائیں، یہ بھی نہیں ہو سکتا. جس سے لوگوں نے بلانا شروع کر دیا بس خاموشی اختیار کر لی تواضع میں. ایک دن میرے بیٹے کو بہت اعتراض تھا، کہتے یہ کیا نام لیتے ہیں لوگ آپ کا، میڈ اور ڈیم. کہتے میں کلاس میں جا کے سب کو منع کروں گا. اب میں اسے کیا کہتی؟ وہ ایک دن یہاں پہنچا بھی کہ میں بات کرنے لگا ہوں. میں نے کہا نہیں آپ یہ بات نہیں کر سکتے یہاں. لیکن اب کیا کیا جائے، لوگوں نے مشہور کر دیا تو اب بس ٹھیک ہے. لیکن جو اصل نام ہے وہ تو کیا ہے؟ استاذ اور استاذہ، یعنی اسلامی طریقے سے. اچھا، ایک اور سوال یہاں پر یہ ہے کہ کیا استاد کو پہل کرنے دینا، یعنی اللہ کے رسول صلی اللہ علیہ وسلم کے لیے تو واضح طور پر آیا نا لا تقدمو، تم ان کے آگے نہیں جا سکتے، کسی چیز میں ان سے پہل نہیں کر سکتے ان کی موجودگی میں. لیکن اس کے بعد جیسے کہ ہم نے دیکھا کہ اب بھی جو گھر کے بزرگ ہوں، مثلا کھانے کی میز پر آپ بیٹھے ہیں، آپ بیٹھے ہیں، آپ کی ساس بیٹھی ہیں یا آپ کی والدہ بیٹھی ہیں، یا اسی طرح آپ کسی ایسی مجلس میں جہاں آپ کے استاد بھی ساتھ شامل ہیں، کھانے کی دعوت ہے، تو اس میں پھر پہل کون کرے گا؟ کس کو پہل کرنی چاہیے؟ گھر میں ہو تو والدہ کو یا ساس کو या इसी तरह जो बुजुर्ग हैं खानदान के टेबल पर, दस्तरखान पर, जो भी ससुर हैं, बाप हैं, मामू चचा, जो भी उम्र में, मर्तबे में, रुतबे में बड़े हैं, उनसे पहल करवानी चाहिए। इसी तरह अगर उस्ताद हैं तो उनसे पहल करवानी चाहिए, उनसे पहले हाथ नहीं डालना चाहिए। अच्छा, इसी तरह मिसाल के तौर पर आप कहीं जा रहे हैं, मतलब लिफ्ट में जाने लगे या कहीं दरवाजे से निकलने लगे या चलने लगे हैं या किसी भी चीज में से किसी गाड़ी में बैठने लगे हैं फॉर एग्जाम्पल, तो ऐसी सूरत में अदब का तकाजा क्या है कि इंसान बड़े को, खास उस्ताद हो या कोई भी, बड़े को कहे कि पहले आप बैठ जाइए या वटावट आप शुरू कीजिए या बैठ जाइए, जो भी काम हो उसके मुनासिबत से आप कह सकते हैं। अब यहाँ एक सवाल ये पैदा होता है कि क्या किसी उस्ताद को या बड़े को ऐसा कहना शख्सियत परस्ती में आता है? यहाँ मैं शख्सियत परस्ती पे भी थोड़ी सी बात करना चाहूंगी। शख्सियत परस्ती क्या है? किसी का एहतराम करना, किसी से मोहब्बत का इजहार करना, किसी का शुक्रगुजार होना, क्या ये चीजें शख्सियत परस्ती में आती हैं? अगर ये नहीं आती तो शख्सियत परस्ती क्या है? क्योंकि हम लोग इसमें भी अमूमन कंफ्यूज रहते हैं। बाज़ोकात अपनी शख्सियत परस्ती का इलाज करते करते हम अदब एहतराम के तकाजों को पामाल कर देते हैं। ये बड़ा आम सवाल है और इम्तिहान में भी आना चाहिए इनको, क्योंकि उसके बगैर तो न ध्यान से सुनेंगे, न याद रखेंगे और न अमल में लाएंगे। शख्सियत परस्ती क्या है? क्योंकि अमूमन किसी के एहतराम को या किसी से मोहब्बत के इजहार को या किसी की कदरदानी को या किसी की तारीफ करने को शख्सियत परस्ती से ताबीर किया जाता है। और आपने देखा होगा कि वक्तन फवक्तन हम यहाँ पर शख्सियत परस्ती को कंडम करते रहते हैं कि शिर्क की इब्तिदा भी शख्सियत परस्ती से हुई, फिर इसी तरह बाद के अदवार में जितनी भी मुसलमानों के अंदर खराबियां आई हैं वो सब शख्सियत परस्ती से आई। पिछली कौमों का बिगाड़ भी शख्सियत परस्ती से हुआ और हमारे अंदर भी बहुत सी मुश्किलात शख्सियत परस्ती से हुई। लेकिन सवाल ये पैदा होता है कि शख्सियत परस्ती क्या है, वो किस चीज का नाम है? शख्सियत परस्ती नाम है किसी की बात को अंधाधुंध, बगैर सोचे समझे, बगैर एनालाइज किए आंखें बंद करके मान लेना, जो कुछ कोई कह रहा है उसको एज इट इज ले लेना, ये ना देखना, ये ना सोचना कि इस बारे में अल्लाह रसूल का हुक्म क्या है, क्या ये उसके मुताबिक है या उसके खिलाफ है, और फिर अगर उसके मुकाबले में अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की बात भी आ जाए तो उसकी तावील कर लेना और अपने ही बुजुर्ग या अपने ही उस्ताद या अपने ही आलिम की बात मानना, ये शख्सियत परस्ती होता है कि आप सिर्फ एक शख्सियत को अहमियत दे रहे हैं बगैर सोचे समझे, बगैर किसी लॉजिक के, बगैर किसी दलील के, कि चूंकि मैं फलां को बहुत इज्जत देता हूँ, मेरे ख्याल में वो बहुत बड़ा है, इसलिए उसकी बात तो जरूर मुझे मान लेनी चाहिए, खा उसके मुकाबले में सारी दुनिया भी उलट जाए मैं किसी और की बात नहीं सुनूंगा। ये होता है जुमूद, ये होती है शख्सियत परस्ती, ये दुरुस्त नहीं। इसी तरह आमतौर पर क्या होता है, मसलन किसी उस्ताद की इज्जत एहतराम और शख्सियत परस्ती में क्या फर्क है? कि उस्ताद जो सिखाना चाह रहा है उसकी तरफ तो कोई तवज्जो ही ना हो, जो तालीम वो दे रहा है उसमें कोई इंटरेस्ट ही ना हो, उसको ध्यान से सुनाई ना जाए, उसको लिया ही ना जाए, लेकिन उसकी तालीमात से ज्यादा उसकी जात में दिलचस्पी हो। मिसाल के तौर पर कैसे कपड़े पहने हैं, स्माइल कैसे करता है, चलता कैसे है, बैठता कैसे है, उठता कैसे है, ये चीजें शख्सियत परस्ती में आती हैं। क्यों? इसलिए कि हमें चाल अपने उस्ताद की नहीं लेनी, हमें लेनी है अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की। मुस्कुराने का अंदाज हमें किसी छोटे लेवल का नहीं लेना, उसमें भी हमारा स्टैंडर्ड क्या है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का तरीका क्या था। कोई खाना कैसे खाता है इसमें भी हमें सुन्नत को फॉलो करना है, किसी मौजूदा दौर की शख्सियत को नहीं, इसलिए कि तमाम मौजूदा दौर की शख्सियात को भी उस बड़े उस्ताद ही के सामने, अब वो मुश्किल लफ्ज बोलूंगी, उन्हीं की शागिर्दगी इख्तियार करनी चाहिए, यानी उन्हीं को फॉलो करना चाहिए, उन्हीं का इत्तबा करना चाहिए। आप देखिए शख्सियत परस्ती की एक बहुत बड़ी मिसाल लेडी डायना की है, लोग उसकी शख्सियत परस्ती करते थे। अब उसमें आप देखिए कि लेडी डायना के किसी काम से, किसी चैरिटी वर्क से या उसकी किसी खिदमात से अमूमन लोगों को इतनी दिलचस्पी नहीं होती थी। क्या करते थे लोग, उसका हेयर कट कैसा है, उसके कपड़ों का स्टाइल कैसा है, वो कहाँ जा रही है, वो क्या खा रही है, वो किसके साथ घूम रही है, आपको पता है उस बेचारी की डेथ भी इसी में हुई, तो फोटोग्राफर्स उसको फॉलो कर रहे थे, चेज कर रहे थे कि किसके साथ बैठी हुई है और कहाँ जा रही है। हर हर पोज, हर हर एक्शन की तस्वीरें, हर हर स्टाइल को सामने लाना और हर छोटी बड़ी बात को खबर बना के पेश करना, और ये सब कुछ क्या था? उसके किसी मिशन या काम के गिर्द नहीं घूमता था। किसके गिर्द घूमता था? उसकी जात के गिर्द, शख्सियत के गिर्द। तो अगर आप शख्सियत परस्ती को समझना चाहें तो उसकी मिसाल को सामने रख के देख लिया करें कि जिस तरह लोग उसके परिस्तार थे, अगर इसी तरह महज किसी की शक्ल सूरत की परिस्तारी है तो ये शख्सियत परस्ती है। लेकिन अगर किसी की तालीमात और किसी के काम और किसी के मिशन से आप मुत्तफिक हैं और उसमें आप किसी का साथ देना चाहते हैं, या वो आपका उस्ताद है, इस बिना पर आप उसको इज्जत देते हैं, उसका एहतराम करते हैं, कहीं उसकी तारीफ करते हैं या उसकी कोई मिसाल देते हैं, तो ये शख्सियत परस्ती नहीं है। क्योंकि शख्सियत परस्ती जो है इंसान के अपने लिए भी नुकसानदेह है और जिसकी हम परस्तिश कर रहे हैं उसके लिए भी बहुत नुकसानदेह है। क्योंकि फिर हम हदूद पार करके दूसरे की पर्सनल लाइफ में दखल देने लगते हैं और उसमें फिर बहुत सी मुश्किलात पैदा हो जाती हैं। और उसके लिए आगे हम देखेंगे कि किस तरह फिर तजस्सुस और चीजें शुरू हो जाती हैं। तो गोया उस्ताद का अदब एहतराम करना, उसके काम में तआवुन करना, उसकी खैरख्वाही करना, उसकी शुक्रगुजारी करना, उसको अपनी जात से तरजीह देना, खुद तकलीफ उठाकर उसके आराम का ख्याल रखना, ये सब कुछ शख्सियत परस्ती नहीं, ये उस्ताद के मकाम की कदरदानी है, उसकी जात की नहीं। ये सब कुछ उसको उसके काम की वजह से क्रेडिट दिया जाएगा, ना कि उसके जात या पर्सन या शख्सी हैसियत की वजह से। हाँ, इसमें एक और चीज, किसी को इसलिए अहमियत देना कि वो एक बड़े खानदान से है, या किसी को इसलिए अहमियत देना कि उसके पास माल बहुत है, या उसके पास हुसन बहुत है, या उसके पास दुनियावी कोई और वजाहत की चीज है, ये चीज तो शख्सियत परस्ती में आ जाती है। यानी जातियात में दिलचस्पी ज्यादा होना बनिस्बत काम के, इस पर आप सब अपने आप को अच्छी तरह परख सकते हैं। यहाँ भी आपने देखा होगा कि जब शुरू में पहली दफा आपके ग्रुप चेंज हुए थे तो आप लोगों ने बहुत शोर हंगामा किया था, वो शख्सियत परस्ती थी कि हम फलां से अटैच हो गए हैं, अब हम उसको छोड़कर किसी और से कुछ सीख नहीं सकते, हम यूज टू हो गए हैं, लफ्ज कुछ भी थे। अच्छा, अब आप देखें कि ये आपके लिए कितना नुकसानदेह होता अगर आप साल भर सिर्फ एक ही शख्स से अटैच होकर एक ही शख्स से सीखते और किसी और से कुछ नहीं सीखते, ये नुकसानदेह था या नहीं? इससे क्या नुकसान होता है कि दीन फैलता नहीं है, आपका तजुर्बा और इल्म वसी नहीं होता, आपके अंदर ओपन माइंडेडनेस नहीं आती, आप सिर्फ जातों में गुम होकर असल काम को भूल जाते हैं। अब जाहिर है यहाँ पर आप जब पढ़ने के लिए आते हैं तो आपके आने का मकसद क्या है कि मुख्तलिफ तरह के उलूम सीखे जाएं, मुख्तलिफ लोगों के हिकमत और बसीरत से तरीक़ाकार से फायदा उठाया जाए, हर एक से एक नई बात सीखी जाए। और अगर यहाँ आकर आप ये कहें कि नहीं, मैं तो बस एक ही ग्रुप इंचार्ज से सीख सकती हूँ और किसी को तो मैं कुछ समझती नहीं, तो ये शख्सियत परस्ती है और ये नुकसानदेह है कि महज किसी की जात में गुम हो जाना और उस काम को छोड़ देना जिसके लिए आप यहाँ आए हैं। यानी कुछ सीखने और जानने से ज्यादा इंसान में दिलचस्पी। इससे मैं सवाल ये करना चाहती हूँ, उस्ताद को आप रोल मॉडल तो बना सकते हैं कि मतलब जिस तरह से उसकी शख्सियत के अंदर कुछ ऐसे पहलू हैं जो उसकी स्ट्रांग पॉइंट है, उसको आप उस तरह कि आप वो चीज करके अपने काम में बेहतरी पैदा करें, उस हद तक तो ठीक है, लेकिन आप खुद तो आइडल हो यानी बेकार हो और सिर्फ गुन गाते रहे बैठ के कि हमारा उस्ताद ऐसा और ऐसा है, ये बात दुरुस्त नहीं होगी। मसलन हम मुख्तलिफ लोगों की जो बायोग्राफीज पढ़ते हैं या मुख्तलिफ लोगों की जात से कुछ सीखते हैं, जैसे मैंने पर्सनली अपने वालिद से, अपने उस्तादों से, अपने बुजुर्गों से, जो खानदान के बुजुर्ग थे, ये जहां कहीं भी मुझे पता चला कि कोई बुजुर्ग हस्ती है जिनके पास इल्म तजुर्बा और बसीरत है, तो उनके पास जाकर सवालात भी किए, जो रहने का मौका मिला उसे भी इख्तियार किया, उनकी शख्सियत के मुख्तलिफ पहलुओं को इस तरह देखा कि ये किस तरह अपने कामों में कामयाब हुए हैं या इन्होंने इतनी मेहनत कैसे की है। उससे छोटे छोटे ऐसे टिप्स मिले कि मुझे फायदा हुआ, लेकिन उसमें कोई तासुब नहीं बरता गया कि अरबी से नहीं सीखना तो अजमी से सीखना है, तो इससे नहीं तो उससे नहीं, या खानदान वालों से सीखना तो बाहर वालों से नहीं। नहीं, हिकमत जहां से भी मिले, ठीक है ना, तो उस हद तक तो दुरुस्त है, लेकिन जो चीज गलत है वो ये कि फिर आप काम वाम कुछ ना करें और सिर्फ वही आपके दिमाग पे छा रहे हैं और उसी की सोचों में आप गुम रहे हैं, अमल कुछ करके ना दिखाएं। जैसे आप देखिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ भी बहुत से लोग मोहब्बत के बहाने शख्सियत परस्ती तो करते हैं, आपका बाल ऐसा था और आपके उन चीजों पर तो बहुत तवज्जो देते हैं, आपकी शान में नात भी बहुत पढ़ते हैं, लेकिन जब ये कहा जाए कि आप जरा अपनी अमली जिंदगी में भी सुन्नत को ले आइए तो उसके लिए वो तैयार नहीं होते। तो आपको हमारे लिए बेहतरीन नमूना क्यों बनाया गया कि हम आपके शख्सियत के मुख्तलिफ हिस्सों को देखें, परखें, जानें और हम अपनी जिंदगी में उसको लेकर आए। कॉलेज स्कूल लाइफ में भी और आमतौर पर भी जहाँ भी इंस्टीट्यूशन होते हैं अमूमन देखा गया कि स्टूडेंट्स वाकई आइडियलाइज करने लगते हैं उस्ताद को और जबानी भी इजहार करते हैं, लिख के भी इजहार करते हैं, तो उसमें उस्ताद को भी ये गाइड करना चाहिए कि अगर वाकई मोहब्बत है तो फिर ये देखें कि उस्ताद में क्या चीज अच्छी लग रही है, मतलब बात करने का अंदाज है, चलना है, काम से डेडिकेशन है या पूरे इत्मादी है, और वो चीजें अपने अंदर लाने की कोशिश करनी चाहिए। फिर तो वाकई हकीकी मोहब्बत जिसे कहते हैं कि हमें बहुत उस्ताद से मोहब्बत है, फिर तो है, और अगर वो नहीं ला रहे तो फिर जबानी कलामी सारी बात है। मैडम जैसे जब कैसेट लगा हुआ होता है आपका, उस वक्त जब हम कहते हैं कि दिल नहीं लग रहा जी, तो यही ये होता है ना कि आप जो दे रही हैं वो तो हर तरह से दे रही हैं। तो मैंने तो शफलिंग होते होते सीखा कि असल अटैचमेंट सबसे स्ट्रांग बॉन्डिंग अल्लाह ताला की जात से करनी है, और ये इंसानों से जो है ना ये आते जाते हैं, और ये सिर्फ क्लास में नहीं ह्यूमन रिलेशनशिप्स में बार दफा आप ऑब्सेस हो जाते हैं। ऑब्सेस नहीं होना है हमने इंसानी रिश्तों में, या जिंदगी में बहुत इंपॉर्टेंट कोई रिश्ता चला जाता है आप सब छोड़ के बैठ जाते हैं। तो एक बहुत इंपॉर्टेंट लेसन है कि जिंदगी चलते रहना है, चाहे शफलिंग हो या कुछ हो, वी हैव टू मूव ऑन, और असल बॉन्डिंग अल्लाह मियां से करनी है, इंसानों से एक लिमिट में रहना है। इसमें आप देखिए कि असल चीज ये है कि एक मयार कायम करके कि कौन शख्स बात किस दलील के साथ कर रहा है, जब तक ये क्राइटेरिया आपके पास नहीं है तो आप एक से भी भटक सकते हैं और ज्यादा से भी भटक सकते हैं। जैसे हम जो पीएचडी कर रहे थे तो मुख्तलिफ स्कॉलर्स को सुनने का इत्तेफाक होता था, लेकिन हमारे असल जो मेन उस्ताद थे वो एक थे, शेख साहब, और उनसे अल्हम्दुलिल्लाह बहुत कुछ हमने सीखा। अब ऐसा होता था कि हमें खुद पता नहीं चलता था कि हम जिसके पास भी जा रहे हैं तो क्या सीख के आ रहे हैं, क्या कर रहे हैं, लेकिन इन पर हमें एतमाद ज्यादा था। ये नहीं शख्सियत परस्ती की वजह से, नहीं, इनका जो बात करने का अंदाज था, सिखाने का, समझाने का और दलायल देने का, और उसके पीछे जो रेफरेंसेस देते थे और जो सही और गलत की पहचान कराते थे, वो एक ऐसा क्राइटेरिया था कि जो मुझे कहीं और मिला नहीं था। उस पर यह था कि हम मुख्तलिफ जो लोगों को सुनते थे फिर उनसे कहते थे कि आप हमें बताइए कि ये बात दुरुस्त है या नहीं। तो कई दफा ऐसे हुआ कि हम किसी का लेक्चर लेके और हमने प्ले करके उनको सुनाया कि आप हमें जरा बताइए कि आप किस तरह परखेंगे इसको कि इस शख्स की बात दुरुस्त है या नहीं, कि दुरुस्त से कुल पहचाना जाता है ना, समझ रही है मेरी बात। किसी चीज के मसलन आप चावल का एक ढेर से एक थोड़ा सा लेके देखते हैं तो पहचाने जाते हैं, तो किसी के भी मजलिस में आप बैठ के थोड़ी देर में पहचान जाते हैं कि वो शख्स कहाँ से बोल रहा है। अच्छा, अब वो लगा के हमें कहते थे कि अच्छा आप बताओ यहाँ से आपने क्या सुना, क्या महसूस किया, फिर हम अपना बताते, फिर वो हमें बताते अच्छा देखो ये जो बात हुई है इसके बारे में तुमने फलां जगह जो पढ़ा है या कुरान पाक में ये जो चीज आती है, और एक बड़ा मैयार उन्होंने ये बना रखा था कि जो शख्स कुरान दुरुस्त ना पढ़ता हो, तो वो कहते थे कि बस यही खत्म हो गया, ये इल्म की पहली सीढ़ी है। क्योंकि कुरान पाक में आता है ना कि आप सल्लल्लाहु अलैहि वसल्लम का जो एहसान है मोमिनों पर, यतलु अलैहिम आयात ही है, पहला काम यतलु अलैहिम आयात ही, आयात की तिलावत। तो अगर किसी को कुरान ही नहीं सही पढ़ना आता तो इसका मतलब है कि बाकी चीजें तो वो, अगर कोई शख्स कुरान के साथ मेहनत करने वाला नहीं, किसी ने कुरान को उसका हक नहीं दिया, जिसको अरबी आयत दुरुस्त पढ़ना नहीं आती, फिर उसके पास बाकी चीजें जो है वो भी मेयारी नहीं है। तो एक तो नंबर एक पहचान उन्होंने हमें ये दी थी, इसी तरह नंबर दो ये कि जो रेफरेंसेस या जो बातें कोट की हैं या उनमें जो तावीलात हैं वो कुरान और सुन्नत के जो उमूमी मफहूम है उससे कितनी मुताबिकत रखती है, और छोटी मोटी गलतियां और कमजोरियां और कमी बेशी और भूल चूक तो हर इंसान में है, वो तो फिर दरगुजर की जा सकती है, लेकिन बुनियादी चीजें जो है, मसलन नंबर एक ये कि कुरान का पढ़ना, फिर नंबर दो ये कि खुद उस पर अमल करना कितना है, फिर ये दूसरी पहचान है कि जो वो कह रहा है वो खुद कर भी रहा है या नहीं, یہ ایک دو بڑی بڑی پہچان ہے دین کے علوم کے لیے. مثلا امام بخاری کے بارے میں آپ نے پڑھا ہوگا, وہ کہیں حدیث لینے کے لیے گئے تو دیکھا کہ وہ شخص جو تھے گھوڑے کو دھوکہ دے رہے تھے, تو ان کا کہ جو جانور کو دھوکہ دے سکتا ہے وہ حدیث رسول صلی اللہ علیہ وسلم کے معاملے میں بھی ضرور کمی بیشی کرنے والا ہے. تو اس طرح کے کچھ معیارات ایسے ہیں کہ جس سے آپ پہچان سکتے ہیں. پھر یہ کہ اس کے دل میں اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم, صحابہ کرام اور دین والوں کی محبت یا ان کا احترام اور ادب کتنا ہے. وآخر دعوانا ان الحمد للہ رب العالمین. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. والسلام علیکم و رحمۃ اللہ وبرکاتہ.